Book 2 سبعة سات سات الأعداد سنكيا أكري سنكيا أكري أنا أعد مي موزت آهي مي موزت آهي واحد اثنان ثلاثة ايك دون تين ايك دون تين انا اعد حتى ثلاثة مي تين پرينت موزت آهي مي تين پرينت موزت آهي انا اواصل العد مي پوڑھے موزت آهي مي पुढे मोजत आहे अर्बा खमसा सित्ता चार पाच सहा चार पाच सहा सबा थमानिया तिसा सात आठ नऊ सात आठ नऊ अना अउज मी मोजत आहे मी मोजत आहे انت تعد انت تعدين तू मोजत आहेस तू मोजत आहेस هو يعد तो मोजत आहे तो मोजत आहे واحد الاول एक पहिला पहिली पहिले एक पहिला पहिली पहिले اثنان الثاني दोन दुसरा दुसरी दुसरे दोन दुसरा दुसरी दुसरे ثلاثة الثالث तिसरा तिसरी तिसरे तीन तिसरा तिसरी तिसरे أربعة الرابع چار چوتھا چوتھی چوتھے چار چوتھا چوتھی چوتھے خمسة الخامس پانچ پانچواں پانچویں پانچویں پانچ پانچواں پانچویں پانچویں ستة السادس सहा सहावा सहावी सहावे सहा सहावा सहावी सहावे सबा अलसाबा सात सातवा सातवी सातवे सात सातवा सातवी सातवे थमानिया अलसामिन आठ आठवा आठवी आठवे आठ आठवा आठवी आठवे तिसा अल्तासा नौ नववा नववी नववे नौ नववा नववी नववे